यो माया तिम्रै लागि जुनी भरी लाई यो माया तिम्रै लागि जुनी भरी लाई न छुटोस यो मिलन हाम्रो जुनी जुनी लाई जुनी जुनी जुनी भरी लाई।